पार्टीभित्र विवाद नभई बहस भएको ए माओवादीका अध्यक्ष प्रचण्डको भनाई, नयाँ ढङ्गले पार्टी निर्माण नगरी चुनौती सामना गर्न नसक्ने धारणा। चितवनमा हुने उपनिर्वाचनमा विद्युतीय मतदानबारे जानकारी दिन निर्वाचन शिक्षा कार्यकर्ताहरू सक्रिय, अभिभावकको अन्धविश्वासका कारण रौतहटमा एक बालकको ज्यान गयो। आज अन्तर्राष्ट्रिय बाल श्रमिक विरुद्धको दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइयो, प्रस्तुत गर्नेछौ एक रिपोर्ट। अमेरिकाद्वारा पाकिस्तानमा पुनर्ड्र हमला सुरु, ड्रोन आक्रमणमा 16 जनाको मृत्यु, इराकको पछिल्लो राजनैतिक घटनाक्रमप्रति संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषदद्वारा चिन्ता व्यक्त। र फिफा विश्वकप फुटबल प्रतियोगिताको 20 औं संस्करण आजबाट ब्राजिलमा सुरु हुँदै रत्नगरमा भएको जिल्लास्तरीय 3-on-3 बास्केटबल प्रतियोगिताको उपाधि व्हाइट फिदर नानगढलाई। नमस्कार, अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 MHz इन्टरनेट लाइनमा www.radioarpan.com.np संसारभरै के साथ सुनिरहनु भएको साँझ 5 बजीको अर्पण बुलेटिनमा तपाईँलाई स्वागत छ। सहकर्मी अनिता अर्यालसँगै सुजिता हमाल। अब समाचार विस्तारमा। पदका आकांक्षी नेताहरूलाई व्यवस्थापन गर्न सजिलो हुने गरी एमालेको विधानमा संशोधन हुने भएको छ। माधव नेपाल र केपी ओली दुवैतिर पदाधिकारीका आकांक्षी धेरै भएपछि विधानमा पदाधिकारीका संख्या थप्न दुवै पक्ष सहमत भएका छन्। अध्यक्ष झलनाथ खनालको संयोजकत्वमा गठित विधान मस्यौदा कार्यदलले 2 उपमहासचिवको समेत व्यवस्था गर्दै पदाधिकारीको संख्या 15 बनाउने सहमति गरेको छ। यसअघि सचिव युवराज गेवालीले पेश गरेको विधान संशोधन प्रस्तावमा 3 सचिव मात्र थप्ने भनिएको थियो। त्यसमा सहमति नभएपछि दुवै पक्षका 5-5 जना सदस्य राखेर अध्यक्ष को समयजगतमा कार्यदल गठन भएको हो। यो प्रस्ताव केन्द्रीय कमिटी र महाधिवेशनबाट पारित भएमा अब एमालेमा अध्यक्ष, 5 उपाध्यक्ष, 2 उपमहासचिव र 5 सचिव सहितको पदाधिकारी हुनेछ। हाल अध्यक्ष, महासचिव, 3 उपाध्यक्ष र 3 सचिव मात्रै छन्। वामदेव गौतमलाई व्यवस्थापन गर्न ओली पक्षले वरिष्ठ उपाध्यक्ष राख्न खोजे पनि विधानमा वरिष्ठ उपाध्यक्षको व्यवस्था नगरिएको एक नेताले बताएका छन्। 2052 सालमा तत्कालीन महासचिव माधव कुमार नेपाल सरकारमा उप प्रधानमन्त्री बनेर गएपछि तत्कालीन संगठन विभाग प्रमुख वामदेव गौतमलाई केन्द्रीय कमिटिबाट निर्णय गरेर उपमहासचिव बनाइएको थियो। पछि केन्द्रीय कमिटिले नै उपमहासचिव खारेज पछि गौतम र नेपाल बीच शीतयुद्ध सुरु भएको नेताहरू बताएका छन्। उपाध्यक्ष, उपमहासचिव र सचिवहरूलाई अलग अलग कामको जिम्मेवारी दिने गरी सहमति गरिएको कार्यदलका प्रदीप गेवालीले बताउनु भएको छ। केन्द्रीय कमिटिमा आरक्षण भए पनि पदाधिकारीमा आरक्षणको व्यवस्था गरिएको छैन, कोषाध्यक्ष पद नराखिने भएको छ। अब 15 सदस्यीय पदाधिकारी सहित 115 पूर्ण केन्द्रीय सदस्य र 34 वैकल्पिक गरी 149 सदस्यीय केन्द्रीय कमिटी हुने प्रस्ताव गरिएको कार्यदलका सदस्य प्रकाश ज्वालाले जानकारी दिनुभएको छ। यसअघि पूर्ण र वैकल्पिक गरी 115 सदस्यीय केन्द्रीय कमिटी थियो। पोलि ब्युरो सदस्य ज्वालाका अनुसार पार्टीका आयोगहरूमा अध्यक्ष, उपाध्यक्ष र सचिवको पनि निर्वाचन हुनेछ। अनुशासन आयोग र सल्लाहकार परिषदका अध्यक्ष स्थायी समिति सदस्य हुनेछन् भने अन्य लेखा, निर्वाचन लगायतका आयोगका अध्यक्ष पदेन पोलिट ब्युरो सदस्य रहनेछन्। यो प्रस्ताव केन्द्रीय कमिटी बैठकबाट पारित हुने लगभग निश्चित भएको छ। सहमतिबाट तयार भएकाले पास नहुने कुरा छैन, उहाँले भन्नुभयो। कार्यकर्ता पंक्तिबाट भने भागबण्डाका लागि पदाधिकारी थपिएको भन्दै आलोचना सुरु भएको छ। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र विवाद नभई बहस भएको बताउनु भएको छ। विगत देखिने पार्टीभित्रको बहसले समय अनुसार परिवर्तन हुँदै आएको भन्दै उहाँले अहिलेको बहसले पनि नयाँ शक्ति दिने बताउनुभयो। अध्यक्ष दाहालले बाहिर देखिए जस्तो भागभन्दा पार्टीभित्र नरहेको स्पष्ट पार्दै मूल लाइनमा कसैको विमति नरहेको उल्लेख गर्नुभयो। आजदेखि सुरु पार्टी कार्यकर्ता प्रशिक्षणका लागि नेतृत्व तहका सबै नेतासहित पोखरा पुग्नुभएका दाहालले पार्टी पुनर्निर्माणको प्रक्रिया चलिरहेको समेत जानकारी गराउनुभयो। नेपाली क्रान्तिको सफलता र विचारको विकासका निम्ति पार्टीको पुनर्निर्माण आवश्यक छ भन्दै उहाँले नयाँ ढङ्गले पार्टी निर्माण नगरी चुनौती सामना गर्न नसक्ने धारणा राख्नुभयो। विराटनगर सम्मेलन र केन्द्रीय समितिको बैठकबाट समेत पार्टीलाई नयाँ ढङ्गले अगाडि बढाउने निर्णय भएको जानकारी दिँदै दाहालले भन्नुभयो, पार्टीमा देखिएको विवाद झगडा पदका लागि नभएको भट्टराईले स्पष्ट पार्नुभयो। पोखरामा शुरू भएको कार्यकर्ता प्रशिक्षणका लागि अध्यक्ष प्रचण्डसँगै वरिष्ठ नेता बाबुराम भट्टराई, उपाध्यक्ष नारायण काजी श्रेष्ठ, कृष्ण बहादुर महरा लगायतका नेताहरू पोखरा पुगेका छन्। पोखरा सभागृहमा शुरू भएको प्रशिक्षणमा तमुवान राज्य समितिका 8 मगरातका 2 जिल्लाका कार्यकर्ताहरू सहभागी छन्। माओवादीमा केन्द्रीय नेताहरू पोखरामा भेला भएकाले सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाली कंग्रेसकी नेत्री शैलजा आचार्यको 5 स्मृति दिवस मनाइएको छ। कंग्रेस नेत्री कोइरालाको 5 वर्ष अघि 65 वर्षको उमेरमा निधन भएको थियो। अल्जाइमर्स र निमोनियाबाट पीड़ित आचार्यको उपचारका क्रममा निधन भएको थियो। आचार्य नेपालको पहिलो महिला उप प्रधानमन्त्री हुनुहुन्थ्यो। 2017 सालमा राजालाई कालो झण्डा देखाउँदा उहाँ 2 वर्ष जेल पर्नु भएको थियो भने उहाँले 2 वर्ष भूमिगत जीवन बिताउनु भएको थियो। नेत्री आचार्यको सम्झनामा आज नेपाली कंग्रेसले विभिन्न कार्यक्रमको आयोजना गरेको छ। पार्टी कार्यालय सानेपामा आज बिहान आयोजित कार्यक्रममा कंग्रेसका नेताहरूले स्वर्गीय आचार्यले नेपाली राजनीतिमा पुर्याउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्नुपर्ने बताएका छन्। कार्यक्रममा कंग्रेस उपसभापति रामचन्द्र पौडेल, महामन्त्री तथा उपमहामन्त्री प्रकाश मानसिंह, महामन्त्री कृष्ण प्रसाद सिटौला लगायतका नेताहरूले स्वर्गीय आचार्यको राजनीतिक योगदानबारे चर्चा गर्नुभयो। अन्तर्राष्ट्रिय बाल श्रमिक विरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। दिवसको अवसरमा बाल श्रम विरुद्धमा जनचेतना जगाउने उद्देश्यले राजधानी लगायत देशभरका जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। श्रम विभागका महानिर्देशक रविन्द्र मोहन भट्टराईले श्रम तथा रोजगार मन्त्रालयको पहलमा बाल श्रम सम्बन्धी राष्ट्रिय बाल श्रम नीति तथा विद्यमान बाल श्रम ऐन 2056 संशोधन लगायत जोखिमयुक्त बाल श्रमको सूची निर्धारणको कार्य भइरहेको जानकारी दिनुभयो। राष्ट्रिय योजना आयोगबाट स्वीकृत बाल श्रम निवारणका लागि राष्ट्रिय गुरु योजना 2011-20 हालै नेपाल सरकारबाट अनुमोदन हुने क्रममा रहेको उहाँले बताउनुभयो। केन्द्रीय तथ्याङ्क विभागका अनुसार नेपालमा हाल 16 वर्ष मुनिका करिब 16 लाख बालबालिका कुनै न कुनै श्रममा संलग्न छन्। तीमध्ये 6,20,000 बालबालिकाले अत्यन्त जोखिमपूर्ण श्रम गरिरहेका छन्। यसैबीच बाल श्रम विरुद्धको दिवसका अवसरमा पूर्वी चितवनको रत्नगरमा विद्यालय स्तरीय प्रतियोगितात्मक कविता वाचन कार्यक्रम सम्पन्न भएको छ। रत्नगर उद्योग वाणिज्य संघको आयोजनामा भएको कार्यक्रममा 31 बाल बालिकाहरूले सहभागिता जनाएका थिए। प्रथम हुनेमा युनिक एकाडेमी कक्षा 10 अध्ययनरत विराट खनाल, द्वितीय बैर्या माविकी कक्षा 10 अध्ययनरत छात्रा सहारा गिरी, तृतीय हुनेमा शिक्षा विकास इङ्ग्लिस बोर्डिङ स्कुलका भीषण भट्ट, त्यस्तै पिसविजन इङ्ग्लिस बोर्डिङ स्कुलकी रचना काप्रे र एकता शिशु निकेतनकी ऋतु भट्टले सान्त्वना स्थान हासिल गर्नु भएको छ। प्रस्तुत छ यस्तै सम्बन्धी सहकर्मी रामु आचार्यले तयार पार्नु भएको एक रिपोर्ट। मैले तपाईँ बालाधिकार गरे मलाई धिकार, म त रहेछु पृथ्वीको भार, मेरो कोही छैन दिने सहारा। यो आवाज हो रत्नगरका एक विद्यार्थी भीषण भट्टको। प्रसंग हो रत्नगर उद्योग वाणिज्य संघको आयोजनामा आज सम्पन्न भएको विद्यालय स्तरीय प्रतियोगितात्मक कविता वाचन कार्यक्रमको। 31 विद्यार्थीले कविता वाचन गरेको उक्त कार्यक्रममा चितवनका वरिष्ठ साहित्यकारहरूको पनि राम्रै जमघट थियो। कविता मार्फत बाल बालिकाले बुबुमाम खान पाउनु पर्छ भन्दै कवि धनराज गिरी कति मिठो तोते बोली गुलियाती बात, कुपु कुपु खान पाउन सधैँ बुबु मामा, आँगा माथि लागोस् सधैँ त्यो पारिलो घाम, खाना नाना छाना शिक्षा सुलभ होस् सारा, कहिले पनि नबनुन् यी आँखा फेवारा, सचेत होस् राज्य स्वयं विधान होस् पक्का, मजबुत होस् बालकको जिन्दगीको चक्का। बाल श्रम विरुद्ध विश्व दिवसको अवसरमा आयोजित प्रतियोगितात्मक कविता वाचन कार्यक्रमको मूल उद्देश्य के हो त? रत्नगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञान बहादुर विसुराल। यसको मुख्य आशय भनेको बाल श्रमलाई न्यूनीकरण गर्ने र बाल श्रममा होमिएको जो बाल बालिका त्यसलाई उद्धार गर्नको निम्ति सबै तह र तबका चाहिँ लाग्नु पर्छ भनेर, यो चाहिँ यसको लागि सबैले समानेर सहकार्यको आवश्यकता छ भन्ने उद्देश्यले हामीले आज साहित्यिक गोष्ठी चाहिँ कविता वाचन कार्यक्रम गरेका छौँ। पारिवारिक आर्थिक अभाव लगायत अन्य विविध कारणले बालक श्रममा फस्नु परेको छ। श्रमिक बाल बालिकाको पीडालाई लयात्मक कवितामा ढाल्दै कवि राजेन्द्र घायल। लेख्न पढ्न देऊ, लेख्न पढ्न देऊ, सिँढी चढ्ने छन् अघि बढ्न देऊ, लेख्न पढ्न देऊ, सिँढी चढ्ने छन् अघि बढ्न देऊ, पढ्ने लेख्ने बेला तिनका हातै भरि थेला, पढ्ने लेख्ने बेला तिनका हातै भरि थेला, घर एसी काम झमेला कसले बुझी देला, कलिलो त्यो मुहारमा कान्ति हराएको वेदनाले यो देशको मुटु चर्याएको पढी लेखी ज्ञान लिने बेलामा ज्ञान लिने बेलामा घर धन्दामा कोही खेतको मेलामा मनै पिरिन्छ मनै पिरिन्छ कसो गर्ने हो छाती चिरिन्छ। बालश्रम विरुद्ध विश्व दिवसको दिन यस्ता कार्यक्रम गर्नुले सम्बन्धित निकायलाई घचघच्याउन सहयोग पुर्याएको त हुन्छ नै, तर जुनसुकै दिनमा पनि बालकले आफ्नो अधिकार पाएको छैन भने उसको अधिकार सुनिश्चित भने पक्कै हुनुपर्छ। भोलिका दिनमा पनि श्रमिक बाल बालिकाको पक्षमा यसै गरी आवाज उठिरहोस्, यही शुभकामना। जसले चलाउँछ देशको बागडोर, देशको बागडोर जाली झली भई दिँदा घुसखोर राष्ट्रपति गो राष्ट्रपति गो बाल श्रमको वृद्धि हुँदै गो। रिपोर्टपछि अब बाँकी खबर। चितवन निर्वाचन क्षेत्र नम्बर 4 आगामी असार 8 गते हुने संविधान सभा सदस्य उपनिर्वाचनमा विद्युतीय मतदानबारे जानकारी दिन निर्वाचन शिक्षा कार्यकर्ताहरू सक्रिय बनेका छन्। राजनीतिक दलहरूले विद्युतीय मतदानको विषयमा मतदाताहरू अनभिज्ञ भएको भन्दै आयोगलाई पटक पटक गुनासो गरेपछि त्यसबारे जानकारी दिन आयोगका कर्मचारी सक्रिय रूपमा लागेका हुन्। बिहान र बेलुकी उनीहरूले घर दैलोमै पुगेर मतदातालाई भोट हाल्ने तरिका, गणना र नतिजाका बारेमा जानकारी लिन गइरहेको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ। निर्वाचन कार्यालय चितवनका प्रमुख हरिप्रसाद ढकालका अनुसार क्षेत्र नम्बर 4 अन्तर्गत पर्ने 7 गाउँ विकास समिति र भर्तु नगरपालिकाका 5 वडामा समूह विभाजन गरी निर्वाचन शिक्षा कार्यकर्ता खटिएका छन्। अभिभावकको अन्धविश्वासका कारण बेलैमा उपचार नपाउँदा रौतहतमा एक बालिकाको स्यान गएको छ। बिच्छीले टोकेकी चन्द्रनिघापुर 2 अमृत एन्सन की 5 छोरी सोनी मायालाई बेलैमा अस्पताल लैजानेको साटो 7 झारफुकमा बिताएपछि बालिकाको ज्यान गएको हो। गैराती सुतेका बेला बालिकालाई बिच्छीले टोकेको र अभिभावकले धामी कुमा लकेर 7 झारफुक गर्दा पनि होस नआएपछि आज बिहान मात्रै अस्पताल लकेकोमा उपचारका क्रममा निधन भएको चन्द्रनिघापुर अस्पतालका डाक्टर सुभाष चौधरीले जानकारी दिनुभयो। अब पालो अर्पण जनआवाजको। अर्पण जनआवाजमा हिजो हामीले सोधेका थियौँ आगामी संविधानमा धर्म परिवर्तन दण्डनीय हुनुपर्ने राप्रपा नेपालका अध्यक्ष कमल थापाको भनाइप्रति तपाईँ के भन्नुहुन्छ? ए लोकतन्त्र विरोधी बोली, बी राजसंस्था बिउत्याउने खेल र सी सही कुरा। तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ। ए लोकतन्त्र विरोधी बोली भन्नेमा 55%, बी राजसंस्था बिउत्याउने खेल भन्ने 32% र सी सही कुरा भन्नेमा 13%। मत व्यक्त गर्ने तपाईँ सम्पूर्णमा हाम्रो धन्यवाद। अब भोलिका लागि हाम्रो प्रश्न छ, बढ्दो बाल श्रम न्यूनीकरण गर्न के गर्नु पर्ला? ए अभिभावकलाई शिक्षा, बी कडा कानुनी व्यवस्था र सी बाल बालिका मैत्री कार्यक्रम। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 वा 45 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नानगढ टोडा वीरगंज सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मोगलिन, मोगलिन उबिसे काठमाडौँ सडक खण्ड, मोगलिन दमौली पोखरा सडक खण्ड र नानगढ प्रासी बुटोल सडक खण्ड पनि खुल्ला छ। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चितवन, फोन नम्बर 0656 63 63, मोबाइल नम्बर 98550167043। अब मौसम सम्बन्धी जानकारी। चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 42 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 22 डिग्री सेल्सियससम्म रहन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि दिनभर घाम लाग्न सक्ने महाशाखाको भनाइ छ। मौसम सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले पाकिस्तानमा पुनः ड्रोन हमला सुरु गरेको छ। अमेरिकाले गैराती पाकिस्तानको उत्तरी बाजरिस्तानको कायली इलाकामा दुईवटा ड्रोन हमला गरेको छ। एक घण्टाको बिचमा गरिएको दुईवटा ड्रोन आक्रमणबाट 16 जनाको मृत्यु भएको पाकिस्तानको जियो न्युजले उल्लेख गरेको छ। मृत्यु हुनेमा 3 जना आतंकवादी समेत रहेको बताइएको छ। पाकिस्तान सरकार र तालिबान विद्रोही बीच शान्तिवार्ता हुने भएपछि अमेरिकाले गत डिसेम्बरदेखि ड्रोन आक्रमण स्थगित गरेको थियो। तर पाकिस्तान सरकार र तालिबानी बीचको शान्तिवार्ता भने बिना निष्कर्ष टुङ्गिएको थियो। यसअघि पनि अमेरिकाले पाकिस्तान र अफगानिस्तानको सीमामा अलकायदा र तालिबान विद्रोही विरुद्ध पटक पटक यस्ता ड्रोन आक्रमण गर्दै आएको छ। संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद इराकको पछिल्लो राजनीतिक घटनाक्रमप्रति चिन्ता व्यक्त गरेको छ। त्यहाँका इस्लामिक विद्रोहीले आक्रमण गरी दुईवटा सहर नियन्त्रणमा लिने विद्रोहीको कार्यप्रति राष्ट्रसङ्घले भत्सना गरेको छ। विद्रोहीले नियन्त्रणमा लिएपछि इराकको मसुल र टिक्रेट सहरबाट करिब 5 लाख मानिस विस्थापित भएको बीबीसीले जनाएको छ। राष्ट्रसङ्घका महासचिव ओवान किमोलले विश्व समुदायलाई आतंकवाद विरुद्ध लड्न पनि आग्रह गरेका छन्। इराकलाई इस्लामिक राज्य बनाउन भन्दै आईएसआईएसले आक्रमण गरेको हो। यता इराकी प्रधानमन्त्री नूरी अल मल्लिकले भने विद्रोही विरुद्ध लड्न छाडेर भाग्ने सेनालाई कारवाही गर्ने बताएका छन्। यस्तै इराकका कुर्दिस विद्रोहीले किर्कुक सहर आफ्नो नियन्त्रणमा लिएका छन्। दोस्रो ठूलो सहर मसुललाई सुन्ने विद्रोहीले कब्जा लिएको 2 दिनपछि विद्रोहीले तेलको भण्डार रहेको सहर किर्कुकलाई आफ्नो कब्जामा लिएको समाचार संस्था रोइटर्सले जनाएको छ। सम्पूर्ण सरकारी सेनाले किर्कुक सहर छोडेको र सहर पूर्ण रूपमा नियन्त्रणमा आएको विद्रोहीका प्रवक्ता जबर एबरले बताएका छन्। यसअघि 5 दिनसम्मको भिडन्तपछि सुन्ने विद्रोहीले मसुल सहरमा कब्जा जमाएको थियो। खेल समाचार। फिफा विश्वकप फुटबल प्रतियोगिताको 20औं संस्करण आजबाट ब्राजिलमा सुरु हुँदैछ। प्रतियोगितामा सहभागी हुन 32 राष्ट्रका 736 खेलाडी ब्राजिल पुगिसकेका छन्। आज राति हुने भव्य उद्घाटन समारोहपछि बिहान 2:15 बजेदेखि पहिलो खेल हुनेछ। आजको उद्घाटन खेलमा आयोजक ब्राजिल र क्रोएसिया आम्ने सामने हुनेछन्। ब्राजिल 5 पटकको विजेता हो भने क्रोएसियाले सन् 1998 तेस्रो स्थान हासिल गरेको थियो। यी दुई बीच अहिलेसम्म 2 पटक भिडन्त भएकोमा 1 पटक ब्राजिलले जितेको थियो भने अर्को खेल बराबरीमा सकिएको थियो। 32 टिमलाई 4-4 टिम रहने गरी 8 समूहमा बाँडिएको छ। आफ्नो समूहमा रहेका 3 टिमसँग खेलिसकेपछि शीर्ष स्थानमा रहने 2 टिम प्री क्वार्टर फाइनलमा पुग्नेछ। समूह एमा आयोजक ब्राजिल र क्रोसियासँगै मेक्सिको र क्यामरुन रहेका छन्। ब्राजिलका 12 रङ्गशालामा 33 दिनसम्म चल्ने प्रतियोगितामा 64 खेल हुनेछन्। चितवन जिल्लाको इतिहासमा पहिलो पटक रत्नगरमा भएको जिल्ला स्तरीय 3-on-3 बास्केटबल प्रतियोगिताको उपाधि व्हाइट फिदर नानगढले जितेको छ। पूर्वी चितवन बास्केटबल क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलमा रामपुरलाई पराजित गर्दै नानगढले उपाधि जितेको हो। उपाधिसँगै नानगढले ट्रफी सहित नगद 15,000 प्राप्त गरेको छ भने उपविजेता रामपुरले 7,000 चित्त बुझाएको छ। प्रतियोगिताको विजेता तथा उपविजेतालाई आज नेपाल लोकतान्त्रिक खेलकुद संघका महासचिव सुबोध प्रधानले पुरस्कार वितरण गर्नुभयो। पुरस्कार वितरण कार्यक्रममा जिल्ला बास्केटबल संघ चितवनका उपाध्यक्ष गोपाल गुरुङ, समाजसेवी प्रहलाद सापकोटा, प्रतियोगिता संयोजक सुजन बानिया, सौरा युवा समाजका सचिव ईश्वर लामा लगायतले मन्तव्य राखेका थिए। जिल्ला बास्केटबल संघ चितवनको प्राविधिक सहयोगमा गत 25 गतेदेखि भएको प्रतियोगितामा जिल्लाका 8 टिम सहभागी भएका थिए। प्रतियोगिता न्यू क्यापिटल कलेज रत्नगरमा भएको थियो। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल विरुद्ध अदालतको अपहेलना मुद्दा दायर गर्नुभएको छ। आफूसहितका 6 जनालाई बर्खास्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले दिएको अन्तरिम आदेश विपरीत खेलकुद मन्त्रीले काम नगर्न पत्र पठाएको भन्दै लामाले मानहानिको मुद्दा दायर गर्नुभएको हो। प्राप्त पत्रले सम्मानित सर्वोच्च अदालतको आदेशलाई नै चुनौती दिई अपहेलना गरेकाले सो गैर कानुनी पत्रको विरुद्धमा मुद्दा दायर गरिएको हो, लामाले भन्नुभएको छ। कार्यकाल सकेको भन्दै खेलकुद मन्त्री पौडेलले लामासहित 6 जनालाई बर्खास्त गर्नुभएको थियो। साँझ 5 बजेको अर्पण बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। पार्टीभित्र विवाद नभई बहस भएको ए माओवादीका अध्यक्ष प्रचण्डको भनाई, नयाँ ढङ्गले पार्टी निर्माण नगरी चुनौती सामना गर्न नसक्ने धारणा। चितवनमा हुने उपनिर्वाचनमा वैद्युतीय मतदानबारे जानकारी दिन निर्वाचन शिक्षा कार्यकर्ताहरू सक्रिय, अभिभावकको अन्धविश्वासका कारण रौतहतमा एक बालिकाको स्यान गयो। आज अन्तर्राष्ट्रिय बाल श्रमिक विरुद्धको दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइयो, प्रस्तुत गर्यौं एक रिपोर्ट। अमेरिकाद्वारा पाकिस्तानमा पुनः ड्रोन हमला सुरु, ड्रोन आक्रमणमा सुरचनाको मृत्यु, इराकको पछिल्लो राजनीतिक घटनाक्रमप्रति संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषदद्वारा चिन्ता व्यक्त। र फिफा विश्वकप फुटबल प्रतियोगिताको 20औं संस्करण आजबाट ब्राजिलमा सुरु हुँदै रत्नगरमा भएको जिल्ला स्तरीय 3-on-3 बास्केटबल प्रतियोगिताको उपाधि व्हाइट फिदर नानगढलाई। हवस् त, साँझ 5 बजेको अर्पण बुलेटिन सकियो। सहकर्मी अनिता आर्यालसँगै सुजिता हमाल बिदा भए, नमस्कार। यस अर्पण बुलेटिन